र प्रदेश सरकारले स्थानीय तहको चिउरा पनि खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँड, रोयल्टी बाँडफाँड र अनुदानको रूपमा रकम हस्तान्तरण गर्ने प्रणालीलाई वित्तीय हस्तान्तरण भनिन्छ। साथीले एउटा परिभाषा चाहिँ यसरी लेख्नुहोस्, हेलो ओके हजुर सर, हजुर अर्को पनि लेख्नु पर्यो भने अन्तर सरकारी वित्त हस्तान्तरण भन्नाले विभिन्न तहका सरकारहरू बीच स्रोत साधन रोयल्टीको बाँडफाँड गर्ने प्रणालीलाई बुझिन्छ। फेरि त्यो लेख्नु ओके हुन्छ सर। अब यो विषयको लगभग धेरै कुरा आयो सरले, अब थोरै एमटिएफको बारेमा भने चाहिँ साथीहरू पित्त के हुन्छ? हस् म 5 मिनट एमटिएफको बारेमा बुझाइदिन्छु। मध्यकालीन खर्च संरचनालाई बजेट फ्रेमवर्क, खर्च संरचनाको संरचना फ्रेमवर्क भन्छ इङ्ग्लिसमा, त्यसलाई रूपमा पनि बुझिन्छ। सरकारको योजना कार्यक्रम र बजेटको बिचमा अन्तर सम्बन्ध र अन्तर सम्बन्ध स्थापित गर्ने उद्देश्यले बनाइने प्रणालीलाई मध्यकालीन खर्च संरचना भनेर बुझिन्छ। मध्यकालीन खर्च संरचनामा खर्च र आयोजनाको प्रगतिको समीक्षा गर्दै बजेट र कार्यक्रममा आवश्यकता अनुसार परिमार्जन र संशोधन गर्दै स्रोत साधनको उपलब्धताका आधारमा आयोजना वा कार्यक्रमहरूलाई पुनः संरचित गर्ने, पुनः परिभाषित गर्ने, पुनः डिजाइन गर्ने प्रणालीलाई मध्यकालीन खर्च संरचनाको रूपमा बुझिन्छ। मध्यकालीन खर्च संरचनाले सरकारको 3 वर्षको खर्चको प्रक्षेपण गर्ने गर्दछ। सँगसँगै आम्दानी र खर्च 3 वर्षमा सङ्घीय सरकार, प्रादेशिक सरकार, स्थानीय सरकारले आगामी 3 वर्षमा सङ्कलन गर्ने राजस्व, आगामी 3 वर्षमा गर्ने खर्चको समीक्षा गर्दै खर्चको संरचना तयार गर्दै खर्चको सुनिश्चितता गर्दै आगामी वर्षमा गर्ने खर्च आयोजना कार्यक्रम र बजेटसँग आबद्ध होस्, समन्वय जाओस् र एक रूपतामा मिलोस् भन्ने उद्देश्यले यस्तो सर्वोच्च खर्च संरचना तयार गर्ने गर्दछ। सार्वजनिक खर्च र योजना कार्यक्रम र नगद प्रवाहको बिचमा सन्तुलन र समन्वय ल्याउने प्रणाली मध्यकालीन खर्च संरचना हो। मध्यकालीन खर्च संरचनामा आयोजना र कार्यक्रम तथा स्रोत र साधनको बिचमा सन्तुलन र समन्वय कायम गर्दै आयोजनालाई स्रोत साधनको अभाव नहुने सुनिश्चितता गरिएको हुन्छ। मध्यकालीन खर्च संरचनाले वित्तीय अनुशासन कायम गर्न, परियोजनाको प्राथमिकीकरण गर्न, परियोजनाको सम्भावना र सम्भाव्यताका आधारमा स्रोत साधन उपलब्ध गराउन, राष्ट्रिय आवश्यकताका आधारमा विकास परिचालन गर्न उल्लेख्य भूमिका निर्वाह गर्न सक्छ। त्यसैले सरकारको स्रोतहरूको सुनिश्चितता, सरकारको खर्चको सुनिश्चितता, खर्चको सरकारको आम्दानीको सुनिश्चितता गर्ने प्रारूपको रूपमा हामीले मध्यकालीन खर्च संरचनालाई लिने गर्दछौँ। मध्यकालीन खर्च संरचनाले सरकारका योजना, बजेट र कार्यक्रममा समन्वय कायम गर्दै सरकारले राखेका लक्ष्य उद्देश्यहरू, आवधिक योजनाले राखेका लक्ष्य उद्देश्यहरू प्राप्तिमा सहयोग पुर्याउँदै सरकारलाई अनुशासित एवं समन्वय ढङ्गबाट आफ्ना स्रोत साधनको सङ्कलन, विनियोजन, बाँडफाँड गर्दै अधिकतम वित्तीय अनुशासन कायम गर्दै वित्तीय उपलब्धि हासिल गर्न सहयोग पुर्याउने गर्दछ। मध्यकालीन खर्च संरचनामा आयोजनाहरूको प्राथमिकीकरण गर्ने, प्राथमिकीकरण गर्ने निश्चित आधारहरू हुन्छन्। तिनै आधारमा आयोजनाहरूलाई हामीले पहिलो प्राथमिकता, दोस्रो प्राथमिकता, तेस्रो प्राथमिकताको आयोजना र राष्ट्रिय गौरवको आयोजना, रूपान्तरणकारी आयोजना र आयोजनाहरूको वर्गीकरण गर्ने गर्दछौँ र विशेष प्राथमिकताका रूपान्तरण जस्ता आयोजनाहरूमा सरकारले स्रोत साधनको सुनिश्चितता चाहिँ यस प्रणाली अन्तर्गत गर्न सक्दछ र आयोजनाहरू समयमै सम्पन्न भई कस्ट ओभररन, टाइम ओभररन र बजेट ओभररन हुने समस्याको समाधान गर्न यसले मद्दत गर्छ। यति कुरा चाहिँ मध्ये अहिले मध्यकालीन खर्च संरचनाको बारेमा बुझाएँ। डिटेलमा चाहिँ यसको छुट्टै बजेट वा मध्यकालीन खर्च संरचना पढ्दा अझ बेटर हुन्छ होइन। अहिले चाहिँ मैले तपाईँलाई यति मात्रै बुझाएँ है, यति नै मात्रै सीमित गर्दै माधवजी अब सक अब एन्ड गरौँ। हुन्छ सर, तपाईँको